मायाको आधारमा सम्झौता नै हुन्छ, दिनुपर्ने जे छ लिनुपर्ने जे छ त्यो बराबर हुन्छ, अनुरोध भनिन्छ मायाको आधारमा सम्झौता नै हुन्छ। बाड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ, साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ, बाड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ, साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ, जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ, जमिएका माया भरि तिम्रो जित हुन्छ, मायाको आधारमा सम्झौता नै हुन्छ। भत्किएका सपनाहरू मायाले जोडिन्छ, चुडिएका आशाहरू फेरि नै सजिन्छ, भत्किएका सपनाहरू मायाले जोडिन्छ, चुडिएका आशाहरू फेरि नै सजिन्छ, खोल तिमी आज मुटुका ती बन्धन, तिम्रा सारा बोझहरू मायाले बिसाउँछ, मायाको आधारमा सम्झौता नै हुन्छ।